सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM। शरीर पनि त एक दिन जलेर जान्छ, यो शरीर पनि त एक दिन जलेर जान्छ, जसरी उज्यालो दिन रातमा ढलेर जान्छ। यो शरीर पनि त एक दिन जलेर जान्छ, जसरी उज्यालो दिन रातमा ढलेर जान्छ। त्यो एक दिन कुरेर किन बस्नु र मैले, त्यो एक दिन कुरेर किन बस्नु र मैले। यो शरीर पनि त एक दिन जलेर जान्छ, जसरी उज्यालो दिन रातमा ढलेर जान्छ। त्यो एक दिन कुरेर किन बस्नु र मैले, जब प्रेमले आफ्नो रूप बदलेर जान्छ, जब प्रेमले आफ्नो रूप बदलेर जान्छ। फूल फुल्छ र झरेर जान्छ, हिमाल पग्लिन्छ र नदी बन्दै बगेर जान्छ, अनि मान्छे जन्मन्छ र मरेर जान्छ। यही हो नियम सृष्टिको, आउनेहरू जान्छन् तर जानेहरू आउँदैनन्। यही हो जिन्दगीको नियम पनि। जिन्दगीमा धेरै कुराहरू सुरु हुन्छ, यात्रा सुरु हुन्छ, पढाइ सुरु हुन्छ, काम सुरु हुन्छ, सम्बन्ध सुरु हुन्छ, अनि सुरु हुन्छ अरू पनि के। सबैभन्दा घटलाग्दो कुरा त जिन्दगी पनि सुरु हुन्छ कहीँबाट कतैबाट। सुरु सधैँ सुरु मात्रै भएर बस्दैन, त्यो बिस्तारै मध्य हुन्छ अनि अन्त्य पनि हुन्छ। सुरु भयो भन्नुको अर्थ एक दिन अन्त्य हुनेछ भन्ने पनि हो, जसरी पात पलायो भन्नुको अर्थ एक दिन झरेर जान्छ भन्ने पनि हो, कोही जन्मियो भन्नुको अर्थ एक दिन त्यो मरेर जान्छ भन्ने पनि हो। ठिक त्यसरी नै जिन्दगी सुरु भयो भन्नुको अर्थ एक दिन त्यो टुङ्गिन्छ भन्ने पनि हो। यो सत्य भुलेरै बाँचिरहन्छ मान्छे, कोही भुलेर बाँचिरहन्छन्, कोही भुले जसरी बाँचिरहन्छन्, तर यो सत्यले भने पाइला पाइलामा छाया बनेर पछ्याइरहेको हुन्छ मान्छेलाई। जिन्दगीको समापन समारोह उद्घाटन भन्दा बिल्कुल फरक हुन्छ, जब झ्याप्प निप्छ जिन्दगीको दियो तब सबै एकैचोटि अन्धकार भइदिन्छ। मलाई थाहा छ, जीवनको स्वाभाविक अन्त्यभन्दा आकस्मिक अन्त्य निकै नै पीडादायी बनिदिन्छ, आफन्तहरूका लागि पनि, शून्यहरूका लागि पनि, अझ माया गर्नेहरूका लागि त झनै छातीमै तिर हाने जस्तो भइदिन्छ। मर्ने त मरेर जान्छन्, तर उसको याद मनमा गाँठो पारेर बस्नेहरूको जिन्दगी कहिल्यै निको हुँदैन। मनमा लागेको त्यो खत हरबखत बल्झिरहन्छ मात्रै। ती सबै सबै बुझेर पनि म अलग्गिँदैछु मेरा लागि प्रेम निख्रिएको यो बिरानो संसारबाट। जताततै तिम्रा यादहरू मात्रै आउने यो दुनियाँमा म अब एकैछिन पनि थामिन चाहन्न। अह, कति पनि चाहन्न अब यहाँ थामिन। मलाई जानु छ टाढा, तिम्रो जिन्दगीबाट टाढा, तिम्रा यादहरूबाट टाढा। जिन्दगी अप्रत्याशित घटनाहरूको योग नै होला सायद, अनि हामी चाहिँ तिनै अप्रत्याशित घटनाहरूको अनेकन पात्रहरू। जिन्दगीले यो मोडमा पनि ल्याइपुर्याउला? अह, सोचेकै थिइनँ मैले त्यस्तो। बरु सोचेको थिएँ अरू अरू थुप्रै कुराहरू, सजाएको थिएँ अरू अरू थुप्रै सपनाहरू। हामी सानो छँदा हजुरआमाले सुनाउने कथामा एकादेशको राजकुमारीले प्रेम गर्न थालेपछि त्यही राज्यमा घोडाको स्याहार गरेर बस्ने केटोले अनेकन सपना देखे जस्तै मैले पनि देखेँ बग्रेल ती सपनाहरू। दुईजना भागेर टाढाको गाउँमा जाने अनि सानो संसार रचेर बस्ने सपना। तर हजुरआमाले सुनाउने कथामा एक दिन राजकुमारीलाई अर्को देशको राजकुमारसँग बिहे गरेर पठाइदिएपछि भिरबाट फाल हानेर जीवन त्याग्ने त्यो केटोको जस्तै त भइदियो मेरो जिन्दगी पनि। जे नहुनु थियो भइसक्यो, हाँसेर बाँच्नु अब नयाँ घरमा नयाँ नाता गाँसेर बाँच्नु अब। जे नहुनु थियो भइसक्यो, हाँसेर बाँच्नु अब नयाँ घरमा नयाँ नाता गाँसेर बाँच्नु अब। यो छातीमा तिम्रो मात्रै तस्बिर राख्छु भन्थ्यौ, अब त्यहाँ अर्कै तस्बिर टाँसेर बाँच्नु अब। अब त्यहाँ अर्कै तस्बिर टाँसेर बाँच्नु अब। जुनी काट्ने अर्कै रोज्यौ, भएको मलाई बिर्सिदिनु। जुनी काट्ने दिनु मजले को चितानीरा एउटा फूल रोपी दिनु मजले को चितानीरा एउटा फूल रोपी दिनु ममर नजादै छु तिम्रो नै नाम जाँदैछु। म धेरै टाढा जाँदैछु, अब कहिले नै तिमीलाई सताउन नआउने गरी जाँदैछु, कहिले तिमीलाई घुर्क्याउन नफर्किने गरी जाँदैछु। म गएको झट्ट सुन्दा केही चिसो पस्ला तिम्रो मनमा, हिजो आफैले गरेको माया सम्झेर। एकैछिन त बाहुन्न छुट्ला पनि त्यति बेला मैले गरेको निसन्देह प्रेम याद आएर फेरि बिस्तारै सम्हालिएलाउ तिमी, क्रमशः सामान्य भइजाला सबै, किनकि तिमीसँग त सिङ्गो संसार छ बाँच्नलाई, अनेकन बहानाहरू छन् बाँच्नलाई। तिम्रा आफन्तहरू धेरै छन्, तिमीलाई आफ्नो भन्नेहरू धेरै छन्। संसार साँगुरो त मेरो पो भइदियो, बाँच्ने बहानाहरू त मेरो पो सकिगए। बगरमा असरल्ल फिजारिएको ढुङ्गो झैँ भएमा त न कोही मेरो भयो न म कसैको। नदी बनेर आएकी थियौ तिमी, केही समय आफूसँगै लुकाएर राख्यौ, अनि फेरि छाल बनेर पाखैमा हुत्याइदियो मलाई, अनि मेरो नियति फेरि फर्किएर आयो बगरको ढुङ्गो बगरे भनेर। समय निकै नै कम छ मसँग, हिजो समय टन्ने हुँदा के गरेर बिताइयो थाहै छैन, आज समय नै नहुँदा यति थोरै समयलाई केमा खर्च गरौँ भन्ने पनि थाहा छैन। साँच्चै भन्नुपर्दा थाहै नभइकन बितेछ जिन्दगी। जब जिन्दगी थोरै मात्र बाँकी छ भन्ने लाग्छ नि, तब गर्न बाँकी धेरै धेरै कुराहरू हुँदा रहेछन्। यो पनि अधुरै रह्यो, त्यो पनि अधुरै रह्यो भन्ने जस्तो लागिरहँदो रहेछ मनमा। केही सुन्नु थियो तिम्रो, केही सुनाउनु थियो तिमीलाई। त्यति विघ्न माया गर्ने मान्छे एक्कासी किन फेरियो कि हौली भनेर सुन्नु थियो तिमीलाई। आज पनि उस्तै माया गर्छु भनेर सुनाउनु थियो। विश्वास लाग्थेन होला तिमीलाई, तर पनि सुनाउनु थियो मैले। मेरा इच्छा तिनै त थिए, त्योभन्दा बढी त के नै पो थियो र। तर यी सबैका लागि समय नै कहाँ रह्यो र मसँग, यहीसम्मको लागि रहेछ क्यारे मेरो जिन्दगीको अध्याय। म गइसकेपछि चोक चोकमा अनगिन्ती कुराहरू काटिएलान्, मान्छेहरू भन्लान् कि कायर रहेछ, जिन्दगी देखे काँपेर गयो। आखिर कसलाई के थाहा मेरो व्यथा, तिमीलाई सम्झिएर रुँदा रुँदा थाकेपछि फेरि रोइरहेर कति दिन काटेको छु कसलाई के थाहा। सबैले मन डढेको पो देख्छन् त, मन डढेको त कसले पो देख्छ र। ती फजुल हल्ला चलाउनेहरूको मुख थुन्न सकिन, तर सक्यौ भने मलाई अन्तिम उपहार स्वरूप तिम्रा दुई थोपा आँसु मनैदेखि चुहाइदिनु। मलाई याद राखे ती आँसु साँच्चिकै मनैदेखिको होस्, साँच्चिकै मेरै मान्छेको होस्। कतै टाढा पुग्न मन म लम्किरहेको हुनेछु, कतै टाढा पुग्न म लम्किरहेको हुनेछु, अञ्जुली आँसुले भरेर छम्किरहेको हुनेछु। कतै टाढा पुग्न म लम्किरहेको हुनेछु, अञ्जुली आँसुले भरेर छम्किरहेको हुनेछु। कुनै दिन याद आए माथि आकाशमा हेर्नु, ताराहरूको भिडमा म चम्किरहेको हुनेछु, ताराहरूको भिडमा म चम्किरहेको हुनेछु। पत्थर जस्तो मुटु तिम्रो एकैछिनलाई पग्लिदिनु, पत्थर जस्तो मुटु तिम्रो एकैछिनलाई पग्लिदिनु, भित्र भित्र हाँसे पनि बाहिर तिमी रोइदिनु, भित्र भित्र हाँसे पनि बाहिर तिमी रोइदिनु। म मर्न जाँदैछु तिम्रो नै नाउमा, डोली चढी आउनु तिमी मजले को चढे आउनु तिमी मजले हो ठाउँमा। म मर्न जाँदैछु तिम्रो नै नाउमा, मरेर जान्छु म त बाँचुला सम्झनामा, हिजोको जस्तै नाता गाँसुला सम्झनामा। मरेर जान्छु म त बाँचुला सम्झनामा, हिजोको जस्तै नाता गाँसुला सम्झनामा। आखिर सम्झनै त भो तिमीले दिएकी माया, नचुड्ने मनको डोरी बाँधुला सम्झनामा, नचुड्ने मनको डोरी बाँधुला सम्झनामा। सिआइएनमा सोमबार बिबिसी पछि आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ। हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि, बहकिने मन हो यो, मन बहकाउँछ। खुसी थोरै, आँसु धेरै, पीर छ आज पनि, पारी उषा वारी महावीर छ आज पनि। प्रेम बोल्ने एउटा रेडियो कार्यक्रम बहकिने मन। कतै प्रेममा रमाइरहनु भएको तपाईँ, कतै प्रेमले बैरागिनु भएको तपाईँ, अनि कतै चाहिँ अझै यो दिलको हिसाब किताबमा नपर्नु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। झन्झन चिसिँदै गइरहेको यो रातमा शीतहरूको बर्को ओढेर आज फेरि तपाईँको छेउमा टुसुक्क बस्न आइपुगेँ, सारथी उषा केसीसँगै। आँसु दिएर आउँछु, आँसु पिएर आउँछु, भौतारिन्छु यात्रा बिच छटपटिएर आउँछु। आँसु दिएर आउँछु, आँसु पिएर आउँछु, भौतारिन्छु यात्रा बिच छटपटिएर आउँछु। तपाईँ भन्नुहुन्छ सधैँ बहकायो महावीरले, बहकाउन सधैँ साथमा उषा लिएर आउँछु। नमस्कार. आज पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत. मनदेखि मनसँगसम्मको यो सम्बन्ध, यो नाता बहकिरहेको तपाईँको मन झनै बहकाउन आइपुगेको छु. सिसा पारिपट्टि हुनुहुन्छ उषा केसीजी अनि ट्याक्कै वारिपट्टि छु म, महावीर विश्वकर्मा. रेडियोमा रेडियो माडी चितवनको उत्पादन रेडियो कार्यक्रम बहकिने मन यति बेला सामुदायिक सूचना नेटवर्क काठमाडौँको स्टुडियोबाट प्रसारण भइरहेको छ. देशभरिका 90 बढी रेडियोहरूबाट तपाईँ एकैसाथ सुनिरहनु भएको छ. यो कार्यक्रम बहकिने मन हरेक श्रृङ्खला हामी प्रेम र जीवनसँग नजिक रहेर रच्ने गर्छौँ. अझ एकै वाक्यमा भन्नुपर्दा प्रेम विषयसँग सम्बन्धित रेडियो कार्यक्रम हो बहकिने मन. तपाईँ रेडियो हिमालय .com पनि स्वदेशमा र विदेशमा धेरै ठाउँमा सुनिरहनु भएको छ. धेरै रेडियोहरूको अनलाइनबाट पनि सुनिरहनु भएको छ. घरदेशमा पनि सुनिरहनु भएको छ. परदेशमा पनि सुनिरहनु भएको छ. प्रेम सम्बन्धमा टुङ्गिएका कतिपय व्यक्ति किन आत्महत्या गर्न समेत अग्रसर हुन्छन् भन्ने विषयमा आज म तपाईँको विचार सुन्छु र सबैलाई सुनाउँछु पनि. 01-52-60-682 यो नम्बर खुला गरेका छौँ. 52-60-682 यो नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ. साताको 6 उत्कृष्ट मुक्तक पनि छन्. फोनमा आउनुहुने तपाईँले नियममा रहेको मुक्तक पनि भन्नुहुनेछ भन्ने विश्वास छ. प्रेममा बिछोड हुने कतिपय व्यक्तिहरू आत्महत्याको बाटो पनि रोजिरहेका हुन्छन्. त्यसो किन गर्छन् होला? के कारणले उत्प्रेरित गर्छ मान्छेलाई त्यहाँसम्म पुर्याउन? यो विषयमा आज केही कुराहरू गरौँ. तपाईँले फेसबुकमा यही विषयमा राख्नुभएको विचारहरू पनि लिएर आएको छु. मैले सुरुवातमा एउटा गीत बजाएर तपाईँलाई बहकाएँ. प्रकाश केसीले लेख्नु भएको गीत हो त्यो. यो गीत लेखेर प्रकाश केसीले आत्महत्या गर्नुभएको थियो. उहाँको शव जब पोस्टमार्टम गरियो, पोस्टमार्टम गर्ने बेलामा उहाँको गोजीमा भेटिएको थियो यो लेखिएको कागज, यो गीत लेखिएको. म मर्न जाँदैछु तिम्रो नै नाउँमा, डोली चढ्ने आउनु तिमी मजलेको ठाउँमा. एउटा अर्थ बोकेको गीत आज कार्यक्रममा हामीले बजायौँ. यो गीत प्रकाश तिमल सिन्हालाई गाउन दिनु भनेर पनि उहाँले लेख्नु भएको थियो त्यही गीत लेखिएकै कागजमा. गायक प्रकाश तिमल सिन्हा दृष्टिविहीन हुनुहुन्छ. उहाँका अरू पनि निकै उत्कृष्ट गीतहरू उहाँले गाउनु भएको छ. आज कार्यक्रममा यो गीत बजायौँ. प्रकाश केसीले लेख्नु भएको, स्वर्गीय प्रकाश केसी, यही गीत लेखेर उहाँले आत्महत्या गर्नुभएको थियो. र प्रकाश तिमल सिन्हाले गाउनु भएको, म मर्न जाँदैछु तिम्रो नै नाउँमा, डोली चढी आउनु तिमी मजलेको ठाउँमा. जब कसैको नाममा कसै मर्न जाने भन्ने कुरा त्यही प्रेम सम्बन्धमा आउँछ अनि त्यति बेला एउटा प्रश्नले बडो घोचिरहन्छ मलाई. प्रेम निठुर हुन्छ कि प्रेमीहरू निठुर हुन्छन् होला? प्रेमकर्ताहरू निठुर हुन्छन् होला? यो प्रश्नको जवाफ मैले अझैसम्म फेला पार्न सकेको छैन. प्रेम निठुर हुन नपर्ने हो जस्तो लाग्छ. तर त्यही प्रेम सम्बन्धले सिर्जना गरेका घटनाक्रमहरूसँगै प्रेमकर्ताहरू निठुर भइदिन्छन्. एउटाले सँगै हिँडेको बाटोबाट गोडा उचालेर अर्को बाटोमा राखिदिन्छ अनि त्यही बाटोमा हिँडिरहेकाहरू यस्तो अवस्थामा पुगिदिन्छन् जुन अवस्थामा जिन्दगी नै समाप्त गर्न पनि अग्रसर भइरहेका हुन्छन्. आखिर यसो किन हुन्छन् होला भन्ने विषयमा नै आज म तपाईँको विचारहरू पनि बुझ्न खोजिरहेको छु. फेसबुकमा तपाईँले नै राख्नुभएको विचारहरू कति सक्छु धेरै लिएर आएको छु, थाहा छैन कति भन्न भ्याउँछु. साताको 6 मुक्तक पनि छन्. राख्नुपर्ने कोही हुनुहुन्छ फोन सम्पर्कमा हुनुहुन्न. 01-52-60-682 यो नम्बर खुला गरेका छौँ. तपाईँ आउन सक्नुहुन्छ. यही विषयमा केही विचारहरू छन्, म ती विचारहरू क्रमैसँग अबको क्रममा अघि सार्छु र फोनमा आउनुहुने साथीसँग कुरा गरौँला. विशाल रिग्मी गोर्खा हाल जापानमा हुनुहुने मित्रले लेख्नु भएको थियो, मेरो प्रेम छ त म छु भनेर बस्नेहरूले अरू कुनै कुरालाई साथमा सँगै लान नचाहेको र अरू कुनै विकल्पहरू नसोचेको हुँदा सायद आत्महत्याको बाटो नै रोज्छन् भनेर. तर यो सरासर गलत हो पनि लेख्नु भएको छ. सिर्जना तिमल सिन्हा लेख्नुहुन्छ, त्यो समयमा मान्छेको सोच्ने बुझ्ने केही शक्ति हुँदैन, आफूले माया गरेको मान्छे छोडेर जानुको पीर सबैभन्दा ठुलो लाग्छ र अब बाँच्नुको केही अर्थ लाग्दैन, त्यही भएर सुसाइड गर्छन् होला लेख्नु भएको छ। हेमन्त खड्का अर्घाखाँचीबाट लेख्नुहुन्छ, जसको लागि आफ्नै भगवानसम्मको अपमान गरिएको हुन्छ त्यसैले नै कुनै बेला घात गरिदिएपछि केवल उसको लागि मृत्यु बाहेक कुनै बाटो नै देखिँदैन अनि मृत्युको संसार अप्नाउन बाध्य हुन्छ भनेर। पुराण वियोग लेख्नुहुन्छ, सारा खुसीहरू अनि पुरै जिन्दगी नै आफूले प्रेम गर्ने प्रेमी वा प्रेमिकालाई सुम्पिदिएको हुन्छ, त्यसैले प्रेम सम्बन्ध टुङ्गिएपछि आफूमा केही नभएको र जिन्दगीमा सबै कुराको अभाव भएको महसुस गर्छ अनि व्यक्ति आत्महत्या गर्न अग्रसर हुन्छ भनेर। समीक्षा पौडेल यसै विषयमा लेख्नुहुन्छ, जब आफ्नो विश्वास तोडिन्छ तब प्रेमीहरूले कतै बाँच्ने आधार देख्दैनन्। राजकुमार शिव भक्ति लेख्नुहुन्छ, किनकि आफूले प्रेम गरेको मान्छेलाई आफ्नो सम्पूर्ण ठानेको हुन्छ, जब उसले धोका दिन्छ वा सम्बन्ध टुङ्गिन्छ त्यसपछि उसँग बाँच्ने चाहना सबै हराएर जान्छ, त्यसैले उसले मृत्यु रोज्छ भनेर उहाँले यसरी विचार राख्नु भएको छ। तिम्रो साटो याद आउँछ अनि आँसु झर्छ, सँगै हुन मन लाउँछ अनि आँसु झर्छ। तिम्रो साटो याद आउँछ अनि आँसु झर्छ, सँगै हुन मन लाउँछ अनि आँसु झर्छ। नबिर्सन खोजेको नि होइन तिमीलाई, मनले फेरि चाल पाउँछ अनि आँसु झर्छ, मनले फेरि चाल पाउँछ अनि आँसु झर्छ। भावना भूषाल अर्घाखाँचीका मित्रको यो मुक्तक साताको छ उत्कृष्ट मुक्तक अन्तर्गत मैले लिएको छु। मुटु दिएर अनि मन दिएर छिट्टै फर्के आउला भन्दै वचन दिएर, मुटु दिएर अनि मन दिएर छिट्टै फर्किआउला भन्दै वचन दिएर, धागो बाँधि घरमा चिठी पठाएछ कठै, मरुभूमिमा परदेशीले जीवन दिएर, मरुभूमिमा परदेशीले जीवन दिएर। सुगम श्याम स्वेत जीसी मैदान पाँच अर्घाखाँची हाल बुटोल रूपन्देहीमा हुनुहुने मित्रको यो मुक्तक। प्रेम सम्बन्ध टुङ्गिएका कतिपय व्यक्ति किन आत्महत्या समेत गर्न अग्रसर हुन्छन्, त्यो बाटोसम्म पुग्छन् होला। 01-5260-682 यो नम्बर खुला गरेका छौँ। संसार त्यति बेला रमाइलो लाग्छ जतिखेर मनमिल्ने मान्छेको माया पाइन्छ, तर त्यही बाटोमा हिँडिरहँदा जतिखेर बाटोहरू भत्किएको जस्तो महसुस हुन्छ, जतिखेर सम्बन्धहरूको पाप्रा क्रमशः उप्किन थालेको महसुस हुन्छ, त्यो घाउ हुन्थ्यो भने खत बस्थ्यो र क्रमशः निको हुने चरणमा हुन्थ्यो, तर मनको खत यस्तो भइदिन्छ त्यसलाई फेरि कुनै मलहम लगाएर पनि त्यो निको हुँदैन, सधैँ बल्झिरहन्छ। त्यति नै बेला एउटा यस्तो अवस्थाबाट गुज्रिदिन्छ मान्छे कि त्यो अवस्थाबाट गुज्रिरहँदाखेरि उसले जीवन नै केही होइन भन्नेसम्मको अवस्थामा पुगिदिन्छ। त्यति बेला आफ्ना सबै सबै कुराहरू भुलेर त्यो मृत्युको बाटो समेत अँगाल्न पुगेको हुन्छ। किन त्यो अवस्थामा पुग्छन् होला व्यक्तिहरू? गुरासा शर्माले फेसबुक पेज www.facebook.com/बहकिनेमान यो पेजमा राखेको यो प्रश्नमा आफ्नो विचार राख्नु भएको छ। सायद वास्तविक प्रेमको अर्थ नबुझेर आत्महत्याको बाटो रोजेको हो त त्यो प्रेमी होइन जसले प्रेममा एकहोरो प्राप्ति मात्र देखेको हुन्छ भनेर लेख्नु भएको छ। उपासना निरौला लेख्नुहुन्छ, जब मान्छेले प्रेम गर्छ प्रेम गर्ने मान्छेलाई नै आफ्नो जीवन सम्झेको हुन्छ, जब आफ्नो जीवन नै आफ्नो हुँदैन भने जिउनुको कुनै अर्थ हुँदैन भनेर होला। त्यस्तै गरी विरही सागर भन्नुहुन्छ, हरेक क्षेत्रमा सफल असफल भन्ने कुरा अवश्य हुन्छ तर मर्ने भनेको पागलपन हो भनेर। सन्तोष पौडेल भन्नुहुन्छ, उसले धोका दिए चटक्कै टाढा बनी मेरो जिन्दगीबाट, सायद प्रेम नै गरेकी थिएन मसँग, के म अब बाँच्न सक्दिनँ त बिना? अहँ सक्छु, किन सक्दिनँ र? म त प्रेम बिना पो बाँच्न सक्दिनँ त, मसँग त मेरो परिवार साथीभाइ अनि सयौँ शुभचिन्तक छन् नि त प्रेम गर्ने भनेर। प्रेमका रूपहरू फरक फरक हुन सक्छन्, प्रेमको स्रोतहरू फरक फरक हुन सक्छन्। कहिलेकाहीँ आफन्तको प्रेम, आफ्ना मान्छेहरूको प्रेम, घर परिवारको प्रेम भन्दा पनि जिन्दगीमा पछि झुल्किने त्यो व्यक्तिको प्रेम त्यो प्रधान भइदिन्छ, त्यो प्रमुख भइदिन्छ, त्यतिखेर सबै कुरा नै त्यही हो भन्ने लाग्छ। अनि त्यति नै बेला अरू प्रेमहरूको महत्त्व अलिक कम भए जस्तो लाग्न थाल्छ। त्यो कम नै हुँदैन तर ओझेलमा भने पार्न सक्छ त्यो आफ्नो भन्ने मान्छे, त्यो मनमा बसेको पछि भेटेको मान्छेको प्रेमले। त्यसैले पनि प्रेम सम्बन्धहरूले निकै आत्मीयता वहन गर्दै अगाडि बढिरहन्छन्। आँखाभरि आँसुको धारा हुनसक्छ, विरोधमा यो दुनियाँ सारा हुनसक्छ। आँखाभरि आँसुको धारा हुनसक्छ, विरोधमा यो दुनियाँ सहारा हुन सक्छ। मान्छौ भने माया प्रेम नलगाऊ हेर साथी, तिम्रो पनि मेरो जस्तै पारा हुन सक्छ, तिम्रो पनि मेरो जस्तै पारा हुन सक्छ। सुन्दर शेर्पाली बिन्दास, रुङ्गा 2 गनखोला रुकुम, हाल भारतमा हुनुहुने साथीको यो मुक्तक मैले वाचन गरेँ। साताको छ उत्कृष्ट मुक्तक अन्तर्गत 3 वाचन गरिसकेको छु, 3 बाँकी छन्। 01-5060-682 यो नम्बर खुला गरेका छौँ। कोही आइसक्नु भएको छैन अहिलेसम्म, तर अहिले चाहिँ आउनुभएको छ, केही समस्या आइपऱ्यो कि जस्तो लागिरहेको छ यहाँ हामीभित्रैको प्राविधिक रूपमा। हुनुहुन्छ कोही, म कुरा गर्छु। हेलो हजुर दाई, नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म खोटाङको फेरीबाट सुमन स्याङ्गो, डटपेन हराएको मान्छे। ओहो, डटपेन हराएको मान्छेको अर्थ कस्तो? कति प्रश्नको जवाफ मुसुक्क हाँसेर पनि दिइन्छ है, कति आत्मीयता लाग्छ कि फेरि त्यस्तै जवाफमा पनि। लो, डटपेन हराउनु भयो, मन नहराउनुहोस्, यही कामना गरौँ। हुन्छ। प्रेम सम्बन्ध टुङ्गिएका कतिपय व्यक्ति किन आत्महत्या गर्न समेत अग्रसर हुन्छन्? प्रेममा चाहिँ यस्तो एउटा शक्ति हुन्छ होइन, जब ऊ उसले लास्टली विश्वास गरेर प्रेम गर्छ होइन, अनि लास्टली उसले विश्वास गरेर लागेको प्रेममा चाहिँ होइन अन्तिममा आएर बिछोडिनु पर्दा उसले उसँग सहन सक्ने क्षमता हुँदैन, त्यस कारण आत्महत्या गर्छ भन्ने। सहन सक्ने क्षमता हुँदैन है, भए भरको क्षमता प्रेम गर्न लगानी गरिसकेपछि बाँकी त्यो आत्मरक्षाको क्षमता भने जस्तो त्यो शक्ति बाँकी हुँदैन होला, त्यो पनि एउटा कारण हुनसक्छ। तपाईँको मुक्तक सुनाउनुहोस् अब। हुन्छ। तिम्रै शोकमा रोएँ, तिम्रै भोकमा रोएँ, तिमीसँग बिछोडिएर हो पिया माटेको झोकमा रोएँ, कहाँ पुगेर आफ्नो सानो झुपडी अनि एकान्तमा रोएकोले, कहाँ पुगेर आफ्नो सानो झुपडी अनि एकान्तमा रोएकोले, सडक गल्ली अनि चोक चोकमा रोएँ, तिम्रै शोकमा रोएँ, तिम्रै भोकमा रोएँ, तिमीसँग बिछोडिएर हो पिया माटेको झोकमा रोएँ। त्यसरी यादमा रुनु हुँदैन थियो, त्यसरी यादमा रुनु हुँदैन थियो, सहारा नसा छोनु हुँदैन थियो, त्यसरी यादमा रुनु हुँदैन थियो, सहारा नसा छोनु हुँदैन थियो। जिन्दगीमा यस्ता आरोह अवरोह आउँछन्, जिन्दगीमा यस्ता आरोह अवरोह आउँछन्, आँसुले ती मुहारहरू धुनु हुँदैन थियो, आँसुले ती मुहारहरू धुनु हुँदैन थियो। नमस्कार, छुटिन्छु। प्रेम सम्बन्धमा बिछोड हुने कतिपय व्यक्ति किन आत्महत्याको बाटो रोज्छन् होला, यो विषयमा आज हामी कुरा गरिरहेका छौँ। 01-5060-682 यो नम्बर खुला गरेका छौँ। धर्मराज बायक भन्नुहुन्छ, 81 छुट्टिनुको पीडा सहन नसकी अन्तिम विकल्पको रूपमा मृत्यु नै सोच्ने गर्छन् प्रायले भनेर। पदम सिंह ठगुना भन्नुहुन्छ, सायद प्रेमलाई नै जिन्दगीको अन्तिम लक्ष्य सम्झने अनि प्रेम सम्बन्धको अन्त्य हुँदा जिन्दगीको अन्तिम लक्ष्य गुमाए भने बाँचेको के अर्थ भन्ने सोच भएर होला मान्छेहरू प्रेम सम्बन्ध छुटिँदा आत्महत्या गर्न अग्रसर भएका भनेर। सापकोटा रमेश भन्नुहुन्छ, जसरी वेगमा आएको हावाले कहाँ के गर्छ भन्ने थाहा हुँदैन, त्यस्तै प्रेममा बिछोड भएको व्यक्तिले आवेगमा आएर आत्महत्या पनि गर्न सक्छन्। निश्चल एमएस मगर भन्नुहुन्छ, सपनाहरू 81 टुट्दा उनीहरू सम्हालिन सक्दैनन् र आफ्नै जिन्दगीबाट हताश लागेर उनीहरू यो बाटो आइपुग्छन् होला, जसको लक्ष्य तर जे भए पनि जस्तो लाग्छ तर जे भए पनि एउटा फूल खस्दैमा बोटे सुन्ने हुँदैन भन्नुहुन्छ। आशुतोष सापकोटाको विचार छ, प्रेम यदि सत्य हो भने आत्महत्या होइन, प्रेमी अथवा प्रेमिकाको खुसीमा आफूलाई भाग्यमानी सम्झनु नै प्रेम हो भनेर। निरुता भट्टराईको विचार छ, मायामा धोका खाएपछि सहन गाह्रो हुन्छ, मन दुख्छ अनि आँखाले हरपल आँसुको साथ खोज्छ, हरपल तडपिनुभन्दा त एकछिन तडपिनु सजिलो भएर होला सायद भन्नुभएको छ। त्यस्तै सन्तमायाका विचारहरू पनि। ए सरकार, तेरो बानी मलाई थाहा छ, त गर्दैछस् बेइमानी मलाई थाहा छ। ए सरकार, तेरो बानी मलाई थाहा छ, त गर्दैछस् बेइमानी मलाई थाहा छ, आज डिग्रीको सर्टिफिकेट दिलाइस्, भोलि दिलाउँछस् राहदानी मलाई थाहा छ, भोलि दिलाउँछस् राहदानी मलाई थाहा छ। अभिषेक तिवारी, देवदह 2 रूपन्देहीका मित्रको यो मुक्तक। कोही हुनुहुन्छ फोन सम्पर्कमा? अरू मुक्तकमा एकैछिनपछि लिन्छु। हेलो, नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? जिनाबाङ रोल्पादेखि सुशील शरण ओली। ए, सुशीलजी रोल्पाबाट। सुशीलजी, प्रेममा बिछोड हुने कतिपय व्यक्तिहरू किन आत्महत्याको बाटो समेत रोज्न पुग्छन् होला? अब चाहिँ उनीहरूले प्रेम प्रेमिका बिच चाहिँ जो चाहिँ त्यो प्रेम गर्ने पेटमा चाहिँ उनीहरूले त्यो नछुट्टिने त्यस्तो अझ बढी बाचाकसमहरू खाएका हुन सक्छन्। अनि चाहिँ एकासी त्यो चाहिँ चकनाचुर हुँदाखेरि उनीहरू एक आवासमा बाँच्न नसकेर नै सायद त्यस्तो बाटो रोजेका हुन सक्छन् आत्महत्याको। मैले पहिले पढेको थिएँ माउरीमा चाहिँ यस्तो हुन्छ अरे कि कसैलाई उसले त्यो खिल छोडिसकेपछि चाहिँ मृत्यु हुन्छ अरे कि माउरीको। प्रेम गर्दाखेरि पनि सायद त्यो अन्तिम अवस्थासम्म जति प्रेम गरियो जति सक्दियो त्यसैमा लगाउँछन् होला र त्यो त्यो जब सोचे अनुरूप अगाडि बढ्न सक्दैन र भताभुङ्ग हुन्छ त्यसपछि सामर्थ्यविहीन भइदिन्छ होला मान्छे। ल तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। मदिरा किन पिउँछ सुशील पिउनलाई पिउँछु, एक्लै हुँदा बाध्यता छ जिउनलाई पिउँछु। मदिरा किन पिउँछ सुशील पिउनलाई पिउँछु, एक्लै हुँदा बाध्यता छ जिउनलाई पिउँछु। तिमी टाढा हुँदा अचेल यस्तो बानी बसिया छ, तिमी टाढा हुँदा अचेल यस्तो बानी बसिया छ। हर रात सिरानीमा टुप्लुक्क आउँछौ निदाउनलाई पिउँछु, हर रात सिरानीमा टुप्लुक्क आउँछौ निदाउनलाई पिउँछु। त्यसरी मदिरा पिउनु भएन नि, त्यसरी मदिरा पिउनु भएन नि, एक्लै त सुशील जिउनु भएन नि। त्यसरी मदिरा पिउनु भएन नि, एक्लै त सुशील जिउनु भएन नि। सपना पनि विपना बनाउनु पर्छ भन्छन्, सपना पनि विपना बनाउनु पर्छ भन्छन्। तपाईँ सपना देख्नै निदाउनु भएन नि, तपाईँ सपना देख्नै निदाउनु भएन नि। गइसक्नुभयो होला, रल्पाबाट आउनुभएको थियो 01-5260-682 यो नम्बर खुला गरेका छौँ। प्रेम सम्बन्ध टुङ्गिएका कतिपय व्यक्ति किन आत्महत्या गर्न समेत अग्रसर हुन्छन् यो विषयमा आज हामी कुरा गरिरहेका छौँ। हरेक दुःख गरी गरी पढ्ने पो त महान, काँडा घारी बाटे अघि बढ्ने पो त महान। हरेक दुःख गरी गरी पढ्ने पो त महान, काँडा घारी बाटे अघि बढ्ने पो त महान। दुनियाँले खुट्टा तान्छन् भने किन डराउँछौ, खुट्टा तान्दा तान्दै शिखर चढ्ने पो त महान, खुट्टा तान्दा तान्दै शिखर चढ्ने पो त महान। दिपेन्द्र अश्रुमाली खोटाङ छोरम्बु छका मित्रको यो मुक्तक। प्रेममा बिछोड हुने कतिपय व्यक्ति आत्महत्याको बाटो किन रोज्छन् होला, म केही विचारहरू लिन्छु यतिखेर। अद्वितीय सुबिना भन्नुहुन्छ, सायद प्रेममा पाइने चोट अरू चोट जस्तो सजिलो सन्चो नभएर हुनसक्छ अनि आफूलाई भन्दा बढी उसलाई माया गरेर पनि होला भन्नुहुन्छ। मनिष राणा दाङ बिजोरी हाल मलेसियाबाट भन्नुहुन्छ, उप्रति अगाध माया भएर होला दाई, जो त्यो उसँग बितेका हरेक पलहरू अरूमा बाँड्न नचाहेर अनि उनबिना सास पनि फेर्न गाह्रो हुन्छ त्यसैले होला भनेर। दुर्गा जोशी भन्नुहुन्छ, गिलासमा भएको आधा पानीलाई कसैले आधा रित्तो भन्छन्, कसैले आधा भरिएको। जसले आधा रित्तो देख्छ त्यसैले आत्महत्या गर्छ, आधा भरि देख्नेहरू आत्महत्या गर्दैनन् भनेर मिठोसँग लेख्नु भएको छ उहाँले। सदेश राई भन्नुहुन्छ, जब प्रेम सम्बन्ध टुङ्गिन्छ त्यो बेला उसैलाई सपोर्ट गर्ने साथी परिवारहरूले उसको मानसिकता बुझेनन् भने ऊ दिन प्रतिदिन एक्लिँदै जान्छ र त्यस्तो अवस्था हुन सक्छ भनेर। दुर्गा जोशी भन्नुहुन्छ, सायद वास्तविक प्रेमको अर्थ नबुझेर आत्महत्याको बाटो रोजेको हो त त्यो प्रेमी होइन जसले प्रेममा एकहोरो प्राप्ति मात्र देखेको हुन्छ, जिन्दगी नै यही हो भनेर लेख्नु भएको छ। सृष्टि लक्ष्मी आचार्यको विचार छ, जब विश्वास धरी धेरै गर्छ कसैलाई अनि आफन्त हरेक दुःख पीडालाई भन्न अनि उसका पीडालाई बुझ्न खोजिरहन्छन् अनि त्यही पीडालाई बुझ्छु भन्ने त्यही मुखबाट गरिने फरक व्यवहारहरू जुन आफूले नसोचेको हुन्छ अनि मायाको नाममा म माथि नाटक गरिएको रहेछ भन्ने आभास हुन्छ अनि मान्छे आत्महत्या गर्ने गर्छ भनेर भन्नुभएको छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँको विचार बुझ्छु। हेलो हेलो दाई नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्नु हुँदैछ? रमेशजी सोधिहाल्छु ल तपाईँलाई, प्रेम सम्बन्ध टुङ्गिएका कतिपय व्यक्ति किन आत्महत्या गर्न समेत अग्रसर हुन्छन्? छुट्टो भन्न पर्दा त्यो पीडा सहन नसकेर होला, पीडै सहन नसकेर पुरानो यादले सताउँछ त्यही भएर होला। हुन्छ तपाईँको नि मुक्तक सुरु गर्नुहोस् अब। हजुर दाजु हुन्छ, हुन्छ सुरु गर्नुहोस्। हिन्दी न भन्छौ रे तिमीले रोड पुरानो, हिन्दी न भन्छौ रे तिमीले रोड पुरानो, जलाएर हिँड्यौ रे गोठ पुरानो। हिन्दी न भन्छौ रे तिमीले रोड पुरानो, जलाएर हिँड्यौ रे तिमीले गोठ पुरानो। मनमा चुट मनमा बल्झिरहन्छ अझै पनि, मलाई मनमा बल्झिरहन्छ अझै पनि तिमीले दिएको चोट पुरानो। हिँड्दिन भन्छौ रे तिमीले भोट पुरानो जलाएर हिँड्यौ रे गोठ पुरानो, यति नै दादा। कहिले नहिँडेर कहिले तरेर हुँदैन, कहिले नहिँडेर कहिले तरेर हुँदैन, सधैँ आफ्नै जिद्दी मात्रै गरेर हुँदैन। कहिले नहिँडेर कहिले तरेर हुँदैन, सधैँ आफ्नै जिद्दी मात्रै गरेर हुँदैन। बाँचुन्जेल हो माया गर्ने गरिरहनुपर्छ, बाँचुन्जेल हो माया गर्ने गरिरहनुपर्छ। मायाकै लागि भने मरेर हुँदैन, मायाकै लागि भने मरेर हुँदैन। नमस्ते है, गइसक्नु भएको होला। तिमी पत्थरलाई आँसुले गालेर देखाऊ, भगवान नभए मन्दिर ढालेर देखाऊ। कुसुम नेपाली गुल्मेका मित्रको यो मुक्तक। तिमी पत्थरलाई आँसुले गालेर देखाऊ, भगवान नभए मन्दिर ढालेर देखाऊ। अनि बल्ल बहादुर मान्नेछु मैले, तेल बिनाको दियो बालेर देखाऊ, तेल बिनाको दियो बालेर देखाऊ। कुसुम नेपालीको यो मुक्तकसँगै साताको छ उत्कृष्ट मुक्त यहीँ सकिएको छ। आज छ यो उत्कृष्ट छमा पर्नुहुने साथीहरूले अबको चार हप्ताको प्रतिस्पर्धामा सहभागिता जनाउन नजनाएर अरू साथीहरूलाई पालो दिनुहोला। अब आउने चार हप्ता भन्नुभन्दा नि चारवटा प्रतिस्पर्धा, कुनै श्रृङ्खलामा हामी सबै मुक्तकहरू मात्रै वाचन गऱ्यौँ भने या कुनै श्रृङ्खलामा अन्तर्वार्ताहरू मात्र राख्यौँ भने ती चाहिँ गनिँदैनन्। यसरी प्रतिस्पर्धा भनेर सामेल हुने श्रृङ्खलाहरू चाहिँ चारवटामा सहभागिता नजनाइदिनुहोला अब र अरू साथीहरूलाई पालो दिनुहोला। प्रेममा बिछोड हुने कतिपय व्यक्ति किन आत्महत्याको बाटो रोज्छन् होला भन्ने विषयमा हामी केन्द्रित भइरहेका छौँ। राज बयलकोटी भन्नुहुन्छ, मेरो विचारमा मानिसले केही पलको आवेग र भविष्यमा नसोचेर हो या उनीहरूको दिमागमा मायाको धोकाले केही नसोच्ने भएर हो कि भनेर लेख्नु भएको छ। कुमार पनेरो भन्नुहुन्छ, मानिस श्वास बिना केही समय बाँच्न सक्ला तर आफ्नो जीवनको लक्ष्य बिना बाँच्न सक्दैन। प्रेम जोडीहरूले आफ्नो जीवनको लक्ष्य नै प्रेम साथीसँग बिताउने राख्छन् राखेका हुन्छन्। जब बीच बाटोमा नै त्यो सम्बन्ध टुक्रिन्छ अनि उनीहरू आत्महत्या गर्नसम्म पछि पर्दैनन् भनेर लेख्नु भएको छ। यसै गरी लेख्नु भएको छ अमित चाँद ठाकुरले, कतिपय मानिसहरू यो साबित गर्न चाहन्छन् कि उसले मलाई छोडेर कति ठुलो भूल गरेको छ भनेर पनि होला भनेर। अशोक भुजेल भन्नुहुन्छ, आफूले चाहेको मान्छेले माया र साथ नपाउँदा आफ्नो जिन्दगीदेखि निराश भई आत्महत्या गर्छन् भनेर। राजन ठकुरी छेत्री भन्नुहुन्छ, सहनशीलताको कमजोरीका कारणले आत्महत्या गर्छन् होला भन्नुभएको छ। कोही अन्तिम साथी फोन सम्पर्कमा हुनुहुन्छ। हेलो, नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पृथ्वीराज श्रेष्ठ थिमबाट। सुरुदेखि नै प्रयास गर्दै थिएँ, एउटा त फोन नम्बर नै थाहा नि कति हो भनेर थाहा भइएन। बल्ल लाग्यो, बल्ल लाग्यो। के भन्नुभयो, नाम कहाँबाट? म पृथ्वीराज श्रेष्ठ थिमबाट। ए, छिमी भन्नुभयो। हुन्छ पृथ्वीजी, अन्तमा छौँ, तपाईँको जवाब फर्काउन सायद म भ्याउँदिन होला। मैले थुप्रैको भनाइहरू राखेँ होइन, तर यो आत्महत्या गर्नेको कारण त चाहिँ मलाई लाग्छ कि आत्मविश्वासमा चाहिँ यो कमी कमजोरी भएर हो कि होइन, दोस्रो चाहिँ नि एउटैलाई नि सबै सोख थान दिने भनेर हो कि पनि चाहिँ जस्तो लाग्यो होइन। यो छोटो विचारसँगै म पनि आफ्नो भावना चाहिँ नि मुक्तको भनेर त म भन्दैन होइन, तर सार भनौँ यसलाई, त्यो राखौँ होइन। बहकिने मन नि मैले भने हौ, बहकिने मन जहाँ त्यहीँ बहकिन सक्छ, बहकिने मन जहाँ त्यहीँ बहकिन सक्छ। मन बहकाने सँग बहकिन्छु, मन बहकाने सँग बहकिन्छु, मन नि हो भनेर तर धोका पनि खान्छु, स्वार्थी मान्छे नि हो भनेर। हस्, धन्यवाद पृथ्वीजी। नियममा रहेको मुक्तको होइन, तपाईँको मिठो यो भावनाको लागि चाहिँ आभार व्यक्त गर्छु। अन्तमा छौँ, छुट्याउँ ल। पृथ्वीजी आउनु भएको थियो ठिमीबाट, कार्यक्रमबाट छुट्टिनुपर्ने बेलामा आइसकेका छौँ। कार्यक्रम बहकिनी मन तपाईँले सुन्नुभयो यति बेलासम्म। यो कार्यक्रम तपाईँले देशभरिका 90 धेरै रेडियोहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रमको अब चाहिँ छुट्टिनुपर्छ। प्रेम सम्बन्ध टुङ्गेका कतिपय व्यक्ति किन आत्महत्या गर्न समेत अग्रसर हुन्छन् भन्ने विषयमा आज हामीले कुरा गऱ्यौँ। फोन सम्पर्कमा आउनुहुने र विचार राख्नुहुने तपाईँ, जति फोन ट्राई गर्दा नि लागेन, जति प्रयास गर्दाखेरि पनि तपाईँको फोन लागेन, तपाईँप्रति आभारी छु। कार्यक्रम सुनेर बस्नुभयो, जो सधैँ सुन्नुहुन्छ या आज पहिलोचोटि सुन्नुभयो, सबै सबैप्रति आभार व्यक्त गर्दछु। हरेक रेडियोको प्राविधिक कक्षमा रहेर यो कार्यक्रम जोडिदिनुहुने साथीहरूप्रति कृतज्ञता, र यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनुहुने आत्मीय मित्र उषा केसीप्रति आभार व्यक्त गर्दछु। घरदेशमा मलाई सुन्नुहुने, परदेशमा मलाई सुन्नुहुने सबै सबैप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि प्रेम सम्बन्ध टुङ्गिएका कतिपय व्यक्ति किन आत्महत्या गर्न समेत अग्रसर हुन्छन् भन्ने विषयमा मुक्तकमा आफ्नो जवाफ राख्दै ओझेल पर्छु। संसारै त्याग्ने खोली तरिदिउँ जस्तो पो लाग्छ, जिन्दगी नामसारी अन्तै गरिदिउँ जस्तो पो लाग्छ। संसारै त्याग्ने खोली तरिदिउँ जस्तो पो लाग्छ, जिन्दगी नामसारी अन्तै गरिदिउँ जस्तो पो लाग्छ। रुँदा रुँदा थाक्दानी रोएरै बस्नु जो पर्छ, हटाउन सारा पीडा मरिदिउँ जस्तो पो लाग्छ, हटाउन सारा पीडा मरिदिउँ जस्तो पो लाग्छ। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। मतमर छु क्यारे तिमी धेरै वर्ष बाचा तर नभुल्नु मलाई, तर नभुल्नु मलाई, राखिदिनु मलाई कतै तिम्रो मनको कुना। Yeah.